हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी तपाईँलाई भेट्नको लागि यो साँझको बेला उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको लागि राख्छौँ, तपाईँको दिनभरिको थकानलाई एक किसिम भए पनि तपाईँबाट टाढा राख्छौँ। आउन चाहनुहुन्छ हामीसँगै यो साँझको बेला रम्न चाहनुहुन्छ एक किसिम भए पनि भनेदेखि फोन गर्नुहोला 0556563332। यो बाटो आज पनि तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुरागबाट के भन्नु पर्यो? दिल तामाङ। अनि के गर्नुहुन्छ दिलजीले? म दिदीले घरमा बसि पठाउँछु विदेशको लागि, आज चाहिँ म काठमाडौँमा आएको। ए, अहिले चाहिँ काठमाडौँमा हुनुहुन्छ? दिदी कुन देशमा जान खोज्नु भएको छ? म अहिले कतार। कतार जान लाग्नु भएको छ? ल, राम्रोसँग जे कामको लागि तपाईँ काठमाडौँ पुग्नु भएको छ त्यो काम तपाईँको सफल होस्, शुभकामना छ। हस् दिदी। अनि अर्पण शुभ साँझ मार्फत आज को कसलाई सम्झिनुहुन्छ? पहिला पटक म विदेशमा हुने मेरो भाइलाई, हजुर, त्यसपछि मेरो बहिनीहरूलाई, निरा, निमिना, अनि मेरो छ्यामाहरूलाई, मेरो मम्मी पापाहरूलाई, त्यसपछि मलाई चिने नचिने सबैलाई, लास्टमा संगीतालाई। हुन्छ दिलजी, अहिले भने छुटौ। नमस्कार। नमस्कार। दिल तामाङ आउनु भएको थियो यति बेला काठमाडौँदेखि भन्दै हुनुहुन्थ्यो। तपाईँ पनि आउन चाहनुहुन्छ एक किसिम भए पनि हामीसँगै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ, यो साँझलाई अलिकति रमाइलो बनाउन चाहनुहुन्छ, मिठा मिठा लोकधोरी भाकाहरूको साथमा आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0556563332। यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेलाको साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो हजुर, नमस्कार। नमस्कार जी, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेटौडाबाट रितु लामा। के छ रितुजीको हाल खबर? मेरो पनि एकदम ठिक छ। के गर्नुहुन्छ अरे रितुले? बसिराख्नु भएको छ? त्यसको अलावा खासै केही छैन? अनि खाना खानुभयो कि खानु भएको छैन? मैले पनि खाइसकेँ। अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हजुर, मेरो घर परिवारलाई। अर्पण हो जिनीलाई। हजुर। अनि मेरो साथीहरू भन्नुपर्दा सुस्मिता, सुशीला, सुकु, प्रवीणा, सृजना, शर्मिला र जति पनि साथीहरूले अर्पण सुनेर बस्नु भएको छ नि उहाँहरूको लागि, हुन्छ, विशेष गरी चाहिँ मलाई माया नि काका सुनिराख्नु भएको छ। मिठा मिठा रमाइला खालका लोकधोरी भाकाहरू पनि मैले तपाईँको लागि लिएर आएको छु। र यति बेला भने एउटा भाकालाई अगाडि जोड्छु, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न फेरि आउँछु। मेरो आँखामा भन्न पानी जे हेरि तिम्रै रूप बन्छ नि, खोलीमा जानु देखेपछि सानोलाई झुर रूपै मेरो मन हुन्छ हालुका। आँखामा भन्न पानी जे हेरि तिम्रै रूप बन्छ नि, खोलीमा जानु देखेपछि सानोलाई झुर रूपै मेरो मन हुन्छ हालुका। देखेपछि सानोलाई झुर रूपै मेरो मन हुन्छ हालुका। Yeah. देखेपछि सानोलाई झुर्नु पै मेरो मन हुन्छ हलुका आइपुग्यो बतासा थाहा पाए माया लुकाता छ खोलीमा जानुका देखेपछि सानोलाई झुर्नु पै मेरो मन हुन्छ हलुका देखेपछि सानोलाई झुर्नु मेरो मन हुन्छ हलुका खालको भाका तपाईँले सुनिसक्नु भएको सर्वण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट एलिसा गुरुङ अनि के गर्नुहुन्छ एलिसा बसी बसाइ छ कतिको सुन्नुहुन्छ रेडियो अर्पण धेरै सुन्नुहुन्छ फोन चाहिँ खासै गर्न मन लाग्दैन ल ठिक छ केही छैन समय भयो भने चाहिँ हामीलाई नबिर्सिनुहोस् है अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ धन्यवाद हजुर हुन्छ अहिले भने सुटौँ है नमस्कार अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ आउन चाहनुहुन्छ एकैछिन भए पनि यो साँझको बेला हामीसँगै रम्न चाहनुहुन्छ हामीले बजाउने भाका मार्फत आफ्नो आफन्तहरू आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ निपनी चोकबाट कृष्ण रिमाल के गर्नुहुन्छ कृष्णजी पढ्दै हुनुहुन्छ कहाँ पुर्याउनु भयो पढाइलाई आठमा कहाँ पढ्नुहुन्छ लाइसियममा नजिकै छ टाढा जाने कुरै भएन नि है अनि खाना खानु भयो त कति बेला खाने मैले त खाइसकेँ अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ तपाईँ विशेष गरी हजुरलाई धन्यवाद मेरो मम्मी मन्जु रिमाल दाई सुजन रिमाल हजुर दिदी सुजाता रिमाल चिन्ने नजान्ने सबैलाई हुन्छ अहिले भने छुटौँ है ल नमस्कार कृष्णजी आउनु भएको थियो नि पनिबाट र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँ फोन गर्दै गर्नुहोस् 056-5-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने एउटा भाका तपाईँको लागि फेरि पनि अगाडि जोड्छु भनिरहेछु सम्झी धड्किने दिल छ तिमी बिना सास धन्दै मुस्किल छ पिपलुलाई जल चढाऊ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाऊ सम्झी धड्किने दिल छ तिमी बिना सास धन्दै मुस्किल छ पिपलुलाई जल चढाऊ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाऊ दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाऊ लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकैको नाममा रहेर यति बेला हामीलाई सुनेर आफ्नो भएको छ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो नमस्कार के छ सरजी हाल खबर के गर्नुभयो आज दिनभरि घरमै बसी बसाउ भयो अनि खाना खाइसक्नु भयो कि खानु भएको छैन ठिक छ अब बस्ने भाका मार्फत चाहिँ कसको साथ सम्झिनुहुन्छ आज धन्यवाद हुन्छ अहिले भने छुटौँ है नमस्ते नमस्कार सरु आउनु भएको थियो यति बेला त पदमपुरबाट र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँ पनि आउन चाहनुहुन्छ व्यवसायमा भनेदेखि हामीलाई फोन गरिहाल्नुहोस्। 0055 63 32 तपाईँको लागि खुल्लै छ। तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी आउने गर्छौँ मिठा मिठा लोकधोरी भाकाहरूको साथमा अर्पण शुभ साँझको व्यवसाय लिएर 7 बजे लगत्तै आउँछौँ। करिब करिब 7:30 रहन्छौँ, लगभग लगभग आधी घन्टा तपाईँसँग रहन्छौँ र तपाईँको सम्झनाहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउँछौँ। र यो साँझको बेला यति बेला हामीलाई सुनिराख्नु भएको छ, आफ्नो आफन्तलाई सम्झिराख्नु भएको छ भनेदेखि फोन गर्नुहोस्। 0055 63 32 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुम्रुजबाट। कुम्रुजबाट सुनिता? हजुर। के छ सुनिताजी खबर? ठिक छ हजुरको? मेरो पनि ठिक छ। अनि खाना खानु भयो कि छैन? मैले त खाइसकेँ। आज चाहिँ तपाईँहरूभन्दा अलिकति चाँडो भएको कि होइन, सधैँ कति पछि खानु भनेर कि त्यही त है। अनि आज सुनिताले चाहिँ कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? धन्यवाद। हुन्छ, अहिले पनि सुटौँ है। नमस्कार सुनिता हुनुहुन्थ्यो यति बेला कुम्रुजबाट र अर्पण शुभ साँझको व्यवसायमा। यति बेला फेरि पनि तपाईँको लागि एउटा भाका राख्छौँ हामी र यो भाका सँगै आजको व्यवसायबाट छुटिनु पनि पर्छ। यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो, तपाईँ सम्पूर्णप्रति आभारी छु। यतिन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु। नमस्कार, शुभ साँझ। को नाउमा एक्लै जिउन सकिन सुधै खोज्दै आउँछु म तिमी भएकै ठाउँमा मनभरि बादल छ एउटै आत्मा दुई तिर पागल छ बिरतीको नाउमा एक्लै जिउन सकिन सुधै खोज्दै आउँछु म तिमी भएकै ठाउँमा एक्लै जिउन सकिन सुधै खोज्दै आउँछु म तिमी भएकै ठाउँमा गाउँ घर।